चलिए अब इन्हीं आयतों की तफसीर देखते हैं। औज़ु बिल्लाहि मिनश्शैतानिर रजीम। लिल्लाहि मा फिस्समावाति व मा फिल अर्द व इन तुब्दु मा फी अन्फुसिकुम औ तुख्फूहु युहासिबकुम बिहिल्लाह فيغفر لمن يشاء ويعذب من يشاء والله على كل شيء قدير। जो कुछ आसमानों में है और जो कुछ जमीन में है सब अल्लाह का है, और जो कुछ तुम्हारे दिलों में है तुम इसको जाहिर करो या छुपाओ, अल्लाह ताला तुमसे इसका हिसाब लेगा। फिर वो जिसको चाहेगा बख्श देगा और जिसको चाहेगा सजा देगा, और अल्लाह ताला हर चीज पर कुदरत रखने वाला है। इस आयत को सुन के कुछ हुआ आपको? कोई घबराहट, कोई फिक्र, कोई बात जिसने आपको परेशान किया? अगर हमारे अंदर कोई हरकत नहीं हुई इसको देख के या इसको सुन के, तो हमें अपने ईमान का जायजा लेने की जरूरत है। क्योंकि सहाबे कराम के सामने जब ये आयत पढ़ी गई तो उनको गम लग गया, फिक्र लग गई कि अल्लाह हमारा क्या होगा, तो हिसाब लेगा। इस आयत के नाते से देखें तो तवज्जो तलब बातें जो हैं, पहली चीज लिल्लाही, लिल्लाहियत है, अल्लाह के लिए सब कुछ होना, और यही सूरत का मैसेज भी है। दूसरी चीज इंसानी मामलात की है जिस पर हम बात करेंगे, कि इंसान छोटा काम करे या बड़ा करे सब कुछ अल्लाह की निगाहों में है। लोग जाहिर देखते हैं, अल्लाह की निगाह दिल पर है, क्योंकि दिल बनाया उसने, दिलों के हाल वो जानता है। इसलिए वाइन तो तुम जाहिर करो या तुम छुपा लो, तुख्फू हो या हासिब कुम बिहिल्ला। ऐसे लगता है कि इंसान एक के बाद एक रवैया अख्तियार करता है, कभी कुछ जाहिर करता है, कभी कुछ छुपाता है। अल्लाह ताला कहते हैं लोग तुम्हारे दिलों तक नहीं पहुंच सकते, ये मेरी निगाह है, मैंने नजर रखी हुई है इन दिलों पे, और फिर तुम्हारा हिसाब लूंगा, क्या दिल में आया, कितना आया, तुम क्या सोचते थे, क्या करते थे। इंसान एकदम कॉन्शियस हो जाता है तो फिर अगली बात जिस पे बात होगी वो क्या है, फयग़फिरु लिमन यशा, फिर वो जिसे चाहेगा माफ कर देगा, वह युअज़्ज़िबु मन यशा, और जिसको चाहेगा उसको अज़ाब देगा, इख्तियार उसका है, मग़फ़रत भी उसके हाथ में, अज़ाब भी उसी के कब्जे में, फैसले सारे उसके हैं, क्योंकि लिल्लाहि मा फिस्समावाति व मा फिल अर्द, सब कुछ तो उसी का है, उसकी मुट्ठी में है। इतनी छोटी सी आयत, और ऐसे लगता है कि इस एक आयत ने पूरी कायनात की कहानी सुना दी। उस कुदरत वाले को देखो, इख्तियार किसका है, ताकत किसकी है, तुम क्या हो, लेकिन कायनात की एक एक चीज इस बात की गवाही देती है कि मैं रब की हूँ। हम तो कहते हैं कि इन्ना लिल्लाह, यकीनन हम अल्लाह के हैं, लेकिन हकीकत क्या है कि हमारी हर चीज अल्लाह की गुलाम है, उसकी बंदगी में मसरूफ है। यकीन ना आए तो अपनी आंख से कहिए जरा, देखना बंद कर दो, देखिए आपका कितना हुक्म मानती है। नहीं कहिए अपने दिल को धड़कना छोड़ दो, नहीं छोड़ेगा। कहीं अपने मैदे को खाना हजम करना छोड़ दो, या वो ना हजम करे तो उसे कहो तुम हजम कर लो। पूरा जिस्म उस मालिक का गुलाम है, तुम क्यों नहीं बनते? तुम उसके क्यों नहीं बनते? दूसरे तो उसके बन गए। आसमान पे निगाहें उठा के देख लो, ये इतना बड़ा आसमान किसके हुक्म से खड़ा है? बड़े बड़े बुर्ज, बड़ी बड़ी गैलेक्सीज, बड़े बड़े सैयारे और सितारे। लिल्लाही मा फिस समावात। मैं इस आयत को पढ़ती हूँ ना, जब भी तो मुझे अपना आप और छोटा दिखता है। इतनी बड़ी कायनात मेरे मालिक की है, इतने दरख्त उसके हैं। मैं बाहर गाड़ी में बैठती हूँ ना तो सामने दरख्त आ जाते हैं, फिर मैं कहती हूँ दरख्त कितने, फिर इन पे लगे हुए पत्ते कितने, डालियां कितनी, ये सब मेरे मालिक की हैं। कुल्लुन फी फलकी यसबहून, हर एक अपने मिदार में तैर रहा है। ये जमीन घूमती है तो उसके इशारों से। चार उंगली बराबर जगह आसमानों में ऐसी नहीं कि जहां अल्लाह का जिक्र करने वाले, उसकी तस्बीह बयान करने वाले, उसके आगे झुकने वाले फरिश्ते मौजूद ना हो। तुम्हारा दिल क्यों घटता है? तुम क्यों नहीं उसका बनना चाहते? ये जमीनों आसमान उसके सामने बिछे हुए हैं, तुम क्यों नहीं बिछना चाहते? तुम मुश्किलों में इधर से उधर जाते हो, आओ मैं तुम्हें बताता हूँ तुम्हारी तकलीफों का हल क्या है, तुम्हारी मुश्किलों और परेशानियों से निकालने वाली चीज क्या है कि अपनी अकल के बंद दरवाजे खोल लो, बसीरत की आंखें खोल लो और उसकी हुक्मरानी को मान जाओ, उसके कंट्रोल को मान जाओ। एक बार कहो और आप अपने पास लिखिए, मेरी आंखें मेरे रब की हैं। नीचे जगह छोड़ दीजिए, बाद में पूछिएगा क्या ये निगाहें वही देखती हैं जो रब दिखाना चाहे। अपने कानों से पूछिए, तुम किसके हो? रब के हैं। पूछिए, क्या इन कानों से वही सुनवाती हूँ जो रब के सुनवाना था? आप देखिए कि हम अपने नहीं हैं, फिर हम क्यों इतना रोब डालते हैं अपनी इन चीजों पे? अगर आप देखें कि कोई किसी और का मुलाजिम है, किसी और का एम्प्लॉय है, वर्कर है, और कोई दूसरा उस पे हुक्म चलाए, कैसा लगता है? यानी आपके गुलाम को आपकी नेबर जो है वो अपना गुलाम समझने लगे। चले आज के दौर में गुलामी नहीं समझ आती तो वर्कर तो कर ले, एम्प्लॉय तो कर ले, पैसे आप दें, काम आपका करने के लिए उसने कमिट किया और आपकी हमसाई कहे नहीं ये मेरी भी एम्प्लॉय है, कैसा लगेगा? बर्दाश्त करते हैं ये चीज? मुमकिन ही नहीं। तो आज हमने क्या किया हुआ? अल्लाह के गुलामों को अपना गुलाम बना लिया, अपनी आंखों, अपने कानों, अपनी इन सलाहियतों को अपना समझते हैं, जो दिल चाहता है देखते हैं, जो दिल चाहता है सुनते हैं, जो दिल चाहता है बोलते हैं। अल्लाह ताला इसी तसव्वुर को तोड़ना चाहता है कि ये तुम्हारे नहीं, ये मेरे हैं, ये मेरी मलकियत है। आप कहते नहीं मुझे भी दिया हुआ है, देखो मैं जब चाहे इसको खोलूं, जब चाहूं बंद करूं, देखो मैं इसके ऊपर सुरमा डाल लूं आंखों में, मैं इसके ऊपर पलकें दूसरी लगा लूं, मैं कुछ कर लूं, मैं कर सकती हूं। तो याद रखिएगा कि मलकियत दो तरह की होती है, एक मुकम्मल मलकियत, मिल्कियत तमाम, कामिल मुकम्मल, और दूसरी होती है मलकियत नाकिस, इनकम्प्लीट, यानी एक कम्प्लीट ओनरशिप और एक इनकम्प्लीट। हमें जो ओनरशिप्स मिली है ना, ये इनकम्प्लीट है। कुछ काम तो हम कर सकते हैं लेकिन सारे नहीं करवा सकते। अल्लाह ताला के लिए जहां भी मलकियत आती है ना तो ये कामिल है। हम ये नहीं कर सकते कि आंखें ना देखें और हमारे कहने से देखने लगे, लेकिन अल्लाह ताला इनको बदल सकता है। वो तो इस पे भी गालिब है कि रात को देखते हुए सोए और सुबह अंधे होके उठ चुके हों, कान सुनते हुए सोए और सुबह उठ के सुनने से महरूम हो चुके हों। तुम्हारे इस वजूद का मालिक वो रब है कि जिसने सारी कायनात को बनाया। तुम तो खुद भी अपने नहीं, क्यों इधर उधर अपनी मर्जी से इस्तेमाल करते हो? कभी आपने देखा कोई किसी दूसरे की चीज इस्तेमाल करे और इस्तेमाल भी कैसे करे, मिस यूज करे, कैसा लगता है? एक दफा आपको दे दी उसने यूज के लिए, दोबारा नहीं देगा, ऐसे ही है ना? अल्लाह ने एक दफा ये जिस्म हमें दे दिया, ये खूबसूरत आंखें सजा दी, ये कान सजा दिए, ये जुबान दे दी, अगर मिस यूज करेंगे ना तो दोबारा नहीं मिलेगी, फिर ऐसी नहीं होगी। वो किसी आग में, भट्टी में पकी हुई, जहन्नम के कोयले बनी हुई चीज तो हो सकती है, लेकिन इतनी खूबसूरत निगाहें फिर नहीं मिलेंगी। तो लिहाजा उसकी दी हुई चीज को अपना नहीं समझना, उसी के काबू में रखना, फिर बात बनेगी, वरना तो बस बात इतनी ही है कि मानते हो तो खुशी से मान लो, नहीं मानते तो ना खुशी से भी मानना तो फिर भी पड़ेगा। जैसे आसमान जमीन रब की मान रहे हैं, हमें भी मानना। सूरत खत्म होती है और अल्लाह ताला हमें अपना बनाना चाहता है। तुम्हारा हर काम मेरे लिए हो जाए, ये एक सोच देनी मकसूद है, एहसास दिलाया जा रहा है कि तुम जो करोगे मालिक की निगाहों में होंगे। मैंने सोचा क्यों ना यहाँ हम भी अपने लिए एक एक्टिविटी करें, और वो क्या है कि कॉन्शियसली शऊर के साथ ये जुमला बोले अपने आप के साथ, अपनी महफिलों में, दोस्तों में, क्या लिल्ला। आप अपने नोट्स में लिखिए, मेरा हर काम लिल्ला, मेरा काम मेरे रब के लिए, मैं अपने रब की। इससे क्या होगा कि अपने कामों की खुद ही हिफाजत करेंगे। जब हम ये कहते हैं ना सब कुछ अल्लाह का है, तो हम इस चीज का इजहार करते हैं कि सब कुछ अल्लाह की मलकियत में है, हर चीज अल्लाह के कानून की पाबंद है। साथ ही साथ आप अंदर चेक करते जाएंगे, अच्छा वाकई मैं ये जो काम कर रही हूँ, जो किसी को कह रही हूँ ये मेरा काम लिल्ला है, तो क्या वाकई ये इस काबिल है कि वो कबूल भी कर ले? जब इंसान ये जुमला बोलता है ना कि लिल्लाहि मा फिस समावाति व मा फिल अर्द, तो वो इस चीज का इजहार करता है कि इंसान को भी कायनात की तरह एक पाबंद जिंदगी गुजारनी है। फर्क सिर्फ इतना ही है कि कायनात के पास इख्तियार नहीं, लेकिन हमने अपने इख्तियार, अपनी चॉइस से इख्तियार करना है। आसमान जमीन को तो रब ने कह दिया था, एती या तऊ अन औ करहा, खुशी से आओ या ना खुशी से आओ, सूरह हामिम सजदा की आयत 11 में आता है, आना पड़ेगा, वजूद में आ गए, लेकिन इंसान को इख्तियार दिया कि देखो झुको रब के सामने लेकिन अपनी मर्जी से। और जब इंसान को इस चीज का यकीन आ जाता है ना कि मेरे मालिक का है सब कुछ, तो फिर हर वक्त हर काम करते हुए वो इस निगरानी को महसूस करता है कि मेरे मालिक ने मेरा हिसाब लेना है। फिर इंसान को मौत का सोच के घबराहट नहीं होती, क्योंकि दुनिया में रब के सपुर्द हो गए ना तो मौत के बाद तो मुकम्मल तौर पे सपुर्द होना ही है। जो लोग दुनिया में अपनी ख्वाहिशात, अपनी पसंद, अपनी नापसंद, अपनी तरजीहात, हर चीज रब के सपुर्द कर देते हैं ना, फिर मौत के वक्त तो सिर्फ एक जिस्म की मुंतकली है, रूह तो उनकी पहले ही रब के साथ लगी होती है, वो तो पहले ही अपने मालिक को सब कुछ दे चुके होते हैं। फिर उनकी बात, मेरी मर्जी, मेरा दिल, मेरी ख्वाहिश, मैं ये, मेरा वो, मेरा घर, मेरे कपड़े, मेरे काम, ये ऐसे जुमले नहीं बोलता। वो कहते हैं अल्लाह मैं भी तेरी, मेरा सब कुछ तेरा, मेरे बच्चे तेरे, मेरा घर तेरा, मेरा शौहर तेरा, मेरी दुनिया की हर नेमत तेरी, बस तू थोड़े दिन मेरे पास रहने देना। फिर इंसान की निगाह बदल जाती है। आपने देखा कि आप सोच बदल लें, आपके सोचने का अंदाज बदल जाएगा। सब कुछ उसका है तो फिर मैं क्यों घबराऊं, कुछ चला भी गया तो क्या गम, इन्ना लिल्लाही मा आता, जो कुछ उसने दिया वो उसी का था। अल्लाह के नबी सल्लम की बेटी का बच्चा फौत हो गया, आपने उसको एक पैगाम लिख के भेजा और वो क्या था? इन्ना लिल्लाहि मा अखज़ा व लहू मा आता व कुल्ल शयइन इंदहु बिअजलिन मुसम्मा फलतस्बिर वलतहतसिब। और यही है दुआ ताज़ियत की, किसी के घर मैयत पे या किसी सदमे पे, किसी गम के मौके पे जाएं तो यही दुआ अपने लफ्जों में बोल के कहें, इन्ना लिल्लाहि मा अखज़ा, अल्लाह ही का था जो वो ले गया, वलहू मा आता, और उसी का था जो उसने दिया हुआ। गोया के पैगाम दिया जा रहा है कि जाने वाली चीज तो चली गई, जो बाकी पीछे हैं उनकी फिक्र मनाओ, वो भी ले जाएगा, वो भी उसी की है। कुल्ल शयइन इंदहु बिअजलिन मुसम्मा, हर चीज एक खास वक्त तक है उसके पास। हमें जो कुछ मिला है ये बस थोड़े दिनों के लिए मिला है, हमेशा के लिए नहीं मिला। करना क्या है? फल तस्बिर, सबर करो, वल तहतसिब, और इस पे अजर की उम्मीद रखो। मैंने तो जब भी किसी को ये दुआ पढ़ के सुनाई या उसको दुआ दी किसी गम पे, मुझे ऐसा लगता है कि मेरा भी दिल बन जाता है और उसका भी बन जाता है। यही तो हकीकत है जिसको भूल के जी रहे। इसी के बगैर तो जिए हैं, तभी तो मौत के वक्त में आपे से बाहर हो जाते हैं, तभी तो मुंह से वो जुमले निकलते हैं, हाय मैं आज के बाद कैसे जीऊंगी। और इसी जुमले के साथ ना समझने से ही तो दुनिया में ना फरमानी होती है। नहीं फुलां की मान लो वो ना रहा तो क्या करेंगे, उसके बगैर जी नहीं सकती। अल्लाह को पीछे डाल के सारी इंसानियत के बने रहते हैं और कहते हैं कि हम अल्लाह के हैं। अल्लाह के हैं तो उसके बनना पड़ेगा। फिर अल्लाह कहते हैं आ जाओ, या अय्यतुहन नफ्सुल मुतमईन्ना इरजिई इला रब्बिकी राधियतम मर्दिया, ए नफ्स मुतमईन्ना आ जाओ अपने रब की तरफ इस हाल में कि वो तुमसे राजी और तुम उससे राजी। फिर मौत वहशत का नाम नहीं रहती, मौत रब से मुलाकात का नाम बन जाती है और दुनिया में भी इत्मीनान और गहरी सोच आती है। जब कभी शायद को पढ़े अपने आप को झंझोड़ा करें, जब कोई खुशी मिले तो अपने आप को झंझोड़ा करें। मैं चाहूंगी कि इतना हिस्सा सिर्फ आयत का, लिल्लाहि मा फिस समावाति व मा फिल अर्ध, इसको खूबसूरत कैलीग्राफी में लिखिए और फिर उसके बाद इसको अपने घर में मुख्तलिफ जगहों पे लगा लें जहां अमूमन आपका वक्त गुजरता है, और आते जाते देखा करें। और नीचे तर्जुमा भी लिख लें और फिर जो चाहे इसको और ज्यादा कर ले। आप देखेंगे कि ये एक जुमला जब आपके जहन में नक्श हो जाएगा ना, तो ना आप खुशियों में बहकेंगे, आपको कुछ मिला आप उछले कूदेंगे, नहीं लिल्लाहि मा फिस समावाति, ये तो मेरे रब का, अच्छा अल्लाह ने मुझे थोड़े दिन के लिए दे दिया, अल्हम्दुलिल्लाह मुंह से निकलेगा। जब चली जाएगी कोई चीज छिन जाएगी तो कहेंगे अच्छा इन्ना लिल्लाहि, ये उसका था वो ले गया। मुझे न जाने क्यों उम्मे सुलेम का बोला हुआ जुमला याद आ रहा है, जिसने अपने शोहर से बोला था, अकलमंद माँ थी, बच्चा घर में बीमार है, शोहर काम पे चले गए, पीछे से बच्चे का इंतकाल हो गया। वो बा हौसला माँ थी और उसको यकीन था कि लिल्लाहि मा फिस समावाति व मा फिल अर्ध, चीही चिल्लाई नहीं, रोई धोई नहीं, बच्चे को गुसल दिया, कफन पहनाया और कमरे में बंद दूसरे कमरे में लिटा दिया। रात को थका हारा शोहर आता है, कहता है बेटे का क्या हाल है? कहने लगी पहले से बहुत बेहतर है। शोहर समझ गए कि बच्चा ठीक है, अब सो रहा है, थके हारे थे, थकन दूर की, खाना खाया, बीवी को अपनी ख्वाहिश के लिए बुलाया, उस औरत ने अपने शोहर की ख्वाहिश भी पूरी कर दी क्योंकि उसको पता था कि अल्लाह ने शोहर और बीवी को एक दूसरे के सुकून के लिए बनाया। जब रात नींद भर के और सारी जरूरियात से फारिग हो गए तो सुबह उठ के कहती हैं, है अबू तलहा, एक बात तो बताओ, अगर कोई तुम्हारे पास अपनी कोई चीज रखवाए और फिर कुछ दिन के बाद वापस मांगने आए तो क्या करोगे? कहा खुशी खुशी दे दूंगा, जिम्मेदारी पूरी हुई। कहा फिर कल रात तेरा बच्चा रब ने वापस बुला लिया, अपनी चीज ले ली। बीवी की बात सुन के सटपटा गए। अरे अल्लाह की बंदी, ये क्या, इस हाल में तूने मेरी सारी ख्वाहिशात भी पूरी कर दी। कहा हाँ, मैंने सोचा कि आप थके हुए हैं, आते ही खबर दे दूंगी तो शायद भूख की वजह से अब खाने चाहते हैं लेकिन खाए ना। नफसे सलम के पास गए। उनको लगा कि बीवी ने बहुत गुनाह किया। कहने लगे अल्लाह के नबी सल्लम, ये किया आज रात मेरी बीवी ने मेरे साथ। आपने फरमाया तुम्हारे लिए खुशखबरी है कि अल्लाह ताला ने आज की रात तुम्हारे लिए बरकत रख दी। और फिर कुछ दिन गुजरे और पता चला कि उम्मे सुलैम प्रेग्नेंट हो गई, अल्लाह ने एक और बेटा अता कर दिया। ये वाक्या आपने सुना होगा, लेकिन इसको समझिए, इस रंग में इतना सबर कहाँ से आया, इतना इत्मीनान कहाँ से आता अंदर कि लखते जिगर दुनिया से चला जाए, जिगर गोशे कट के अलग हो जाए और इंसान कहे कि वो आराम से है। क्यों? कि यकीन था इस बात का कि लिल्लाहि मा फिस समावाति व मा फिल अर्थ, सब कुछ उसका है, फिर दुनिया में भी इत्मीनान आता है। ये अकीदा इंसान के अंदर इत्मीनान और खुशी भरता है, मुतमईन रहता है, बेकाबू नहीं रहता। उसने जो कुछ दिया वो उसी का है। हाँ, तुम्हें तो फिक्र अपनी करनी है कि मेरे साथ क्या होगा। इन तब्दु मा फी अनफुसिकुम औ तुख्फूहु युहासिबकुम बिहि अल्लाह, चाहे अगर तुम जाहिर करो कुछ या छुपा लो, उसको सब कुछ पता है। ये आयत का हिस्सा नाजिल हुआ तो सहाबे कराम की क्या हालत थी, आपके सामने रिवायत रखूंगी। हजरत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु की रिवायत है ये कि जब ये आयत नाजिल हुई, वइन तुब्दु मा फी अन्फुसिकुम औ तुख्फूहु युहासिबकुम बिहि अल्लाह, तो सहाबे कराम के लिए सख्त हैरानी और परेशानी का बायस हुई। वो नबी सल्लम की खिदमत में हाजिर होकर घुटनों के बल गिर गए, यानी खड़े होने की ताकत ना रही। कहने लगे अल्लाह ताला, ये आयत नाजिल हुई और हम इस हुक्म की ताकत कहाँ रखते हैं, यानी कि जाहिर करें या छुपाएं, इसका हिसाब होगा, ये बात बड़ी मुश्किल है। आपने फरमाया क्या तुम ये कहना चाहते हो जैसे कि यहूद और नसारा ने कहा कि समेना व असैना, हमने सुना और नहीं मानेंगे, बल्कि ये कहो समेना व अतौना, हमने सुन लिया और मान लिया। अरे परवरदिगार, हम आपसे अपने गुनाहों की माफी के तलबगार हैं और आप ही की तरफ लौट जाना है। अब जब सहाबे कराम ने यह जुमला दोहराया और इससे इनकी जुबानें तर हो गईं, तो हक ताला ने इसके बाद आमन रसूल बिमा उन्जिल इलैहि मिन रब्बिही वल मुमिनून, यहां से लेके आखिर तक आयत नाजिल कर दी, जिसमें वही जुमला आ गया जो अल्लाह के नबी सल्लम ने उनसे कहलवाया था। क्या? वकालू समेना व अतौना غفرانك ربنا وإليك المصير। अल्लाह ताला की बात सुन के मान जाओ, बस काम करते जाओ, बख्शिश मांगते जाओ। ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, कहते हैं कि जब सबने ये गवाही दे दी समय ना हुआ था ना की, तो फिर अल्लाह ताला ने पहले हुक्म को मनसूख कर दिया, ऊपर वाला युहासिब कुम बिहिल्ला, यानी दिल के इरादों, दिल की छुपी हुई चीजों का, और कह दिया ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, गम न करो اللہ کسی انسان کو اس کی وسعت سے زیادہ نہیں آزمائے گا۔ امام مسلم نے ابن عباس رضی اللہ تعالیٰ عنہ کی روایت سے بھی اسی طرح کی روایت رکھی، تو اس سے کیا پتہ چلا کہ صحابہ کرام کا ایمان کتنا مضبوط تھا، چھوٹی چھوٹی باتوں پہ پریشان ہو جاتے تھے۔ حساب کا ڈر انسان کو سونے کہاں دیتا ہے، چین کہاں آتا ہے؟ جس کو حساب کا ڈر ہوتا ہے پھر اس کی تو راتوں کو آنکھ کھلتی ہے تو وہ کہتا ہے اللہم اغفر لی، اے اللہ معاف کر دے، اے اللہ بخش دے، اللہ نہ پکڑنا، اللہ تعالیٰ نے کہا کہ ٹھیک ہے تم کوشش کرو گے میں تمہیں چھوڑ دوں گا، لیکن اپنے دل میں اس بات کا خدشہ ضرور رکھنا کہ وہ دلوں کو بھی جانتا ہے، دل کے اندر چھپی ہوئی باتوں کو بھی جانتا ہے۔ اللہ تعالیٰ نے مومن کو ایک کھلی کتاب بنا دیا، اس کے دل کی گہرائیوں میں یہ حقیقت ڈال دی کہ دیکھو اپنے مالک سے چھپ نہیں سکتے کیونکہ وہ علیم بذات الصدور ہے، وہ دلوں کے راز جانتا ہے۔ آپ کو پتہ ہے کہ ذات الصدور کس کو کہتے ہیں؟ دلوں کی ملکہ کو، یعنی دل پر جس خیال کا، جس میلان کا، جس خوف کا، جس شک کا، جس خواہش کا غلبہ ہے، اللہ تعالیٰ ان سب پہ غالب ہے۔ تم کیا سوچتے ہو، تمہاری خواہشیں کیا ہیں، اس کو سب معلوم ہے۔ اس طریقے سے اللہ تعالیٰ نے انسان کی کلیننگ کی، تزکیہ کر دیا۔ ماں نہیں جانتی کہ میرے پیٹ میں کیا ہے، شوہر نہیں جانتا، بیوی نہیں جانتی، بھائی بہن نہیں جانتے، محبت کے دعوے کرنے والے نہیں جانتے کہ کس کے دل میں کیا ہے، اور وہ مالک کہتا ہے کہ وَإِن تُبْدُوا مَا فِي أَنفُسِكُمْ أَوْ تُخْفُوهُ يُحَاسِبْكُمْ بِهِ اللَّهُ، چھپاؤ یا ظاہر کرو میں جانتا ہوں۔ رب نے ثابت کر دیا کہ جو میرا اور تمہارا رشتہ ہے وہ کسی اور کا نہیں، اور اصل رشتہ تو بندے کا اور رب کا ہی ہے، باقی ساری تو وقتی چیزیں۔ رب کو اپنی یادوں میں بسانے والا دل کے چھپے ہوئے معاملات پر الرٹ ہو جاتا ہے۔ جس کے دل میں، جس کی یادوں میں رب نہیں، پھر وہ اپنے چھپے ہوئے معاملات کے بارے میں کانشس نہیں رہتا۔ پوچھیے اپنے آپ کو، میرا کیسا معاملہ ہے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم سے کسی نے آ کے سوال کیا تھا کہ گناہ کیا ہے، تو فرمایا ما حاک بہ فی نفسک یا ما حاک فی صدرک، جو تیرے دل میں کھٹکے، جو تیرے سینے میں کھٹک پیدا کر دے۔ صحیح مسلم میں آتا ہے آپ نے فرمایا جس کو تم دوسروں کے سامنے ظاہر ہونے سے گریز کرو، ایوائڈ کرو کہ دوسروں کو نہ پتا چلے، اور تنہائی ملے تو کر جاؤ، یہ ہے گناہ۔ ہم اپنے اوپر چیک کریں کہ انسان اللہ تعالیٰ سے کیسے چھپ سکتا ہے اگر اس کی نظر اتنی باریک ہے، اتنا باریک بین ہے، تو انسان کیا بچ سکتا ہے؟ تو ضرورت ہے اس بات کی کہ محاسبے کے لیے تیار رہنا ہے، ڈرنا ہے، کیونکہ وہ دیکھے گا، حساب لے گا۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ فرمایا کرتے تھے حاسبو قبل ان تحاسبو، لوگوں اپنا حساب لیا کرو اس سے پہلے کہ تمہارا حساب لیا جائے۔ دے سکیں گے حساب؟ کس کس کے لیے دل میں نفرت ہے، کس کے خلاف بغض ہے، کس کے لیے نفرت کے جذبات ابل رہے ہیں، اندر غصے سے کھول رہے ہیں، کتنے برے خیالات ہیں اندر، بے حیائی کے آنے والے خیالات، کچھ بھی تو رب سے نہیں چھپا ہوا۔ ایسے لگتا ہے کہ جیسے کھلے میدان میں کھڑا کر دیا رب نے، چاروں طرف سے اس مالک کے سامنے ہو، کس کس چیز کا حساب دیں گے؟ ذرا اپنے ماضی میں تو جا کے دیکھیے، یاد ہے کب کس کا دل دکھایا تھا، کب کس کے بارے میں بری بات کی تھی، کس کی ہیپتیں کی تھی، کیسے دلوں کو سیاہ کر لیتے ہیں اور دلوں پہ کالس چڑھتی رہتی ہے اور دل کالے ہو جاتے ہیں۔ رب بلاتا ہے کہ آؤ اپنے دلوں کو صاف کر لو، اپنے محاسبے کی فکر کر لو۔ یہاں تک تو بات ہوئی، لیکن یاد رکھیے کہ کچھ نہ کچھ باتیں ہیں جن کا دل کی باتوں کا بھی پکڑ ہو سکتی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک روایت ہے، آپ نے فرمایا کہ میری امت کے دل کے اندر آنے والے وسوسوں کو اللہ تعالیٰ نے معاف کر دیا. اکثر انسان پریشان رہتا ہے نا اس چیز میں کہ بیٹھے بیٹھے خیالات آتے رہتے ہیں، کیا کریں. بعض لوگوں کو نماز میں بڑے وسوسے آتے ہیں. صحابہ کرام نے بھی اللہ کے نبی صلی اللہ علیہ وسلم سے کہا تھا کہ بعض دفعہ تمہارے دل میں ایسے خیالات آتے ہیں کہ ہم اس کو زبان پہ نہیں لا سکتے، اس سے تو بہتر ہے کہ ہم جل کے راکھ ہو جائیں. اس سے کیا پتہ چلتا ہے کہ ایمان والے کے دل میں وسوسہ آ سکتا ہے، لیکن اس کے پیچھے نہیں لگنا، اس کو چھوڑ دینا. اللہ تعالیٰ نے معاف کر دی ایسی چیزیں کہ جس میں انسان زیادہ نہ سوچے. لیکن اس کے باوجود آپ دیکھیے کہ کچھ عمل ایسے ہیں کہ جس میں انسان کو بہرحال حساب ہوگا. کون کون سے؟ مثلا شرک دل کا فعل ہے نا، اندر چھپی ہوتی ہے نا کسی اور کی محبت اللہ سے زیادہ. اسی طرح آپ دیکھیے منافقت، شک، بے جا قسم کا شک، بدگمانی، لوگوں کے لیے غلط سے غلط باتیں سوچتے رہنا، تو ان سب کا حساب ہوگا. وسوسے پر حساب نہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا دل کا صریح الایمان، ایمان کی علامت ہے. آپ ایسے سمجھے نا کہ چور کہاں جاتا ہے؟ جہاں خزانہ ہوتا ہے. جہاں ایمان کا خزانہ ہوتا ہے نا، شیطان وہاں حملے کرتا ہے. لیکن ایمان والے کی بات کیا ہونی چاہیے؟ کہ وہ اس کو لے کے آگے نہ چل پڑے بلکہ وہیں چھوڑ دے. پھر یاد رکھیے حساب اور چیز ہے اور عذاب اور چیز ہے. یحاسبکم بہ اللہ کا یہ مطلب نہیں کہ ضروری ہے عذاب بھی ہو. یہ ایسی ہے جیسے ہر ایک کو کسٹم سے گزرنا پڑتا ہے، ایک چینل ہے اس سے گزر کے جائیں گے. کچھ کو دیکھتے ہی ان کی کارڈز کو کھولتے بھی نہیں، کہتے ہیں اوکے گو ہیڈ. کچھ کو کہتے ہیں اچھا یہ سارے باکسز میں سے ایک باکس کھول دو، اور کچھ کے سارے کھلتے ہیں، اور کچھ کی باکسز تک ٹیئرڈ ہوتے ہیں. بہترین مثال ہے آپ کے لیے اور میرے لیے اگر ہم ایئرپورٹ سے آنے اور جانے کے حساب کو دیکھ لیں، وہاں کی امیگریشنز، وہاں کے کوشچن آنسرز، بس یہیں سے اندازہ لگا لیں کہ وہاں کیا حال ہوگا. اسی لیے تو لوگ ڈرتے تھے آخرت سے. آج ہم نے اس منظر کو دیکھا نہیں آنکھوں سے تو ہم نڈر ہو گئے. تو لہٰذا ضرورت ہے اس بات کی کہ اپنے دلوں کو پاک کرنا ہے، بچا بچا کے اس دنیا سے جانا ہے. جب انسان کو آخرت کا یقین آ جاتا ہے نا، پھر اس کے ہاتھ کسی پہ ناحق نہیں اٹھتے. اور آج امت کو اسی احساس کو بیدار کرنے کی ضرورت ہے. آج مسلمانوں کی جو حالت ہے اس کو دیکھ کے یہ نہیں لگتا کہ ان کو اس چیز کا یقین ہے کہ ہمارا حساب ہوگا. اللہ تعالیٰ کے سامنے جیسے قوموں کا حساب ہے، ویسے ایک ایک انسان کا اپنا حساب بھی ہوگا. یہ کہہ کے نہیں چھوڑ دیے جائیں گے کہ ہاں ہمارے ارد گرد تو سب یہی کرتے تھے، ہمارا تو معاشرہ یہ کر رہا تھا. نہیں، پھر انسان اپنی زندگی پہ غور کرتا ہے، میں صحیح کام کر رہا ہوں کہ نہیں کر رہا. صحیح مسلم کی روایت ہے، جس نے گناہ کا ارادہ کیا اور اللہ کے ڈر سے چھوڑ دیا، اللہ تعالیٰ اس کو معاف کر دے گا، اس کو بلکہ نیکی مل جائے گی. سبحان اللہ. اللہ اکبر. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی ایک روایت ہے کہ ایک شخص نبی صلی اللہ علیہ وسلم کے پاس بیٹھا، کہنے لگے اللہ کے رسول، میرے دو غلام ہیں اور دونوں مجھ سے جھوٹ بولتے ہیں اور میرے ساتھ خیانت کرتے ہیں اور نافرمانی سے پیش آتے ہیں، اس لیے میں ان کو گالیاں بھی دیتا ہوں اور مارتا پیٹتا بھی ہوں. میرے اس برتاؤ کی وجہ سے قیامت کے روز میرے ساتھ کیا معاملہ کیا جائے گا؟ میں چاہوں گی کہ ہم سب اس کو غور سے سنیں، کیونکہ اکثر خواتین کو گھر میں میڈز اور ملازمات اور ماسیاں رکھنے کی ضرورت پڑتی ہے. تو یہ اگلی بات جو اللہ کے نبی صلی اللہ علیہ وسلم نے کہی وہ ہم سب کے لیے قابل غور ہے. اور وہ کیا؟ آپ نے فرمایا تیرے غلام جو تیری خیانت اور نافرمانی کرتے ہیں اور تجھ سے جھوٹ بولتے ہیں، ان کا اور اس سزا کا حساب کیا جائے گا جو تو ان کو دیتا ہے. اگر تیری سزا इनकी खताओं से ज्यादा हुई तो इनके हक में तुझसे इनके साथ की गई ज्यादती का बदला दिया जाएगा। अल्लाह अकबर, यानी क्यामत के दिन तोला जाएगा। अगर इनकी ज्यादतियां ज्यादा थी तो फिर इनकी पकड़ होगी, और अगर तेरे गुना ज्यादा थे, तेरी सजा इनके साथ ज्यादा थी, या जो तूने इनके साथ किया, तो फिर इनके साथ मामला कैसे होगा कि फिर तुझे पकड़ा जाएगा। ये है मुहासबा, ये है करने की जरूरत। कितना बेलगाम समझते हैं अपने आप को ऐसे मौकों पे, जब हम कहते हैं हमें कौन पूछेगा, किसके अंदर ताकत है हमें पूछने की, कौन है जो हमसे सवाल करे। तो फरमाया, आगही का डर, अल्लाह के साथ सामने खड़े होने का खौफ इंसान को इसी तरह बेचैन करता है जैसे उस शख्स को कर दिया। जब नबी सल्लम की ये बात सुनी तो वो शख्स एक तरफ हो गया और रोने और चिल्लाने लगा। आपने फरमाया, क्या तूने अल्लाह का ये इरशाद नहीं पढ़ा, وَنَضَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ فَلَا تُظْلَمُ نَفْسٌ شَيْئًا وَإِنْ كَانَ مِثْقَالَ حَبَّةٍ مِنْ خَرْدَلٍ أَتَيْنَا بِهَا وَكَفَى بِنَا حَاسِبِينَ۔ سورة انبیاء کی آیت نمبر 47 ہے۔ اور ہم قیامت کے دن انصاف کی ترازو کھڑی کریں گے، پھر کسی نفس کے ساتھ ذرہ برابر ظلم نہ ہوگا، اور اگر رائی کے دانے کے برابر بھی کسی کا اچھا یا برا عمل ہوگا تو ہم اس کو لے آئیں گے اور ہم حساب لینے کے لیے کافی ہیں۔ یہ سن کر اس شخص نے کہا، اللہ کے رسول صلی اللہ علیہ وسلم، میں اپنے اور اپنے غلاموں کے بارے میں یہی صورت بہترین پاتا ہوں کہ ان سے لہتگی کر لوں، تو آپ گواہ رہیے کہ آج سے میرے غلام آزاد ہیں۔ یہ ہوتا ہے محاسبے کا ڈر، کہ انسان پھر گناہ نگلتا نہیں ہے۔ محاسبے کا ڈر رکھنے والا گناہوں کو، نافرمانیوں کو عادت نہیں بنا سکتا، کبھی کبھی ہو سکتا ہے لیکن جمتا نہیں ہے۔ تو اسی چیز سے اس نے پھر اپنے آپ کو الگ کر دیا۔ آخرت کا ڈر انسان کی سوچ سیدھی کر دیتا ہے، اللہ تعالیٰ انسان کو پھر راستے دکھانے لگتے ہیں۔ آپ کہتے ہیں دوسروں سے پوچھنا پڑتا ہے نیکی کریں کہ بری بات ہے، غلط ہے یا صحیح ہے۔ ایک وقت آتا ہے کہ انسان کے اندر ایمان اس کا چوکیدار بن جاتا ہے، تقوی انسان کا گارڈ ہے۔ لکھ لیں اپنے پاس، اندر کا تقوی گارڈ مین ہے، گناہوں سے بچائے گا آپ کو۔ اندر یہ گائیڈ اگر جاگ رہے نا، تو آپ چھوٹی سی غلطی بھی کرنے لگیں گے نا، ایک ٹوک پڑے گی، ہوش میں آ جائیں گے، تو تذکر نصیحت میں آئیں گے، آنکھیں کھل جائیں گی، ارے میں کہاں بہکنے لگی تھی، میں کس کی باتوں میں آنے لگی تھی، ارے شکر ہے میں بچ گئی۔ یا ایھا الذین آمنوا ان تتقوا اللہ یجعل لکم فرقانا ویکفر عنکم سیئاتکم ویغفر لکم واللہ ذو الفضل العظیم۔ یاد یاد کر لیں، سورہ انفال کی آیت نمبر 20 ہے۔ اے لوگو جو ایمان لائے ہو، اگر تم اللہ سے ڈرو گے تو اللہ تمہارے لیے کسوٹی بہم پہنچا دے گا، یعنی ایک معیار دے گا تمہیں، کرائیٹیرین دے دے گا، اور تمہاری برائیوں کو تم سے دور کر دے گا اور تمہارے قصور معاف کر دے گا۔ اللہ تعالیٰ بڑا فضل فرمانے والا ہے۔ تو کیا پتا چلا، ان تتقوا اللہ یجعل لکم فرقانا، یہ حصہ ہے آپ کے اور میرے مطلب کا، اگر اللہ سے ڈرو گے اللہ تمہارے اندر ایک کرائیٹیرین رکھ دے گا، ٹھیک جا رہی ہوں کہ غلط۔ ڈیٹیکٹرز ہوتے ہیں نا گاڑیوں میں، آپ دیکھیے جی پی ایس لگتے ہیں آج کل، ذرا آپ آف دی ٹریک ہوتے ہیں نا، وہ ٹن ٹن شروع ہو جاتا ہے، چینج یور روڈ، نیکسٹ رائٹ، ٹرن یور فلاں فلاں بولتے ہیں نا۔ میں جب بھی اس کی کبھی گاڑی میں آواز سنوں تو میں بڑا ہنستی ہوں، میں سوچتی ہوں کہ دیکھو یہ ایک چھوٹی سی مشین ہے نا، انسانوں کی بنائی بھی۔ آپ دنیا کے ایک ہائی وے پہ جا رہے ہیں، روڈ پہ جا رہے ہیں، آپ نے ایک رونگ ایگزٹ لے لیا یا آپ تھوڑا سا آف دا ٹریک ہو گئے، یہ شور مچا دے گا، بچو بچو بچو، वापिस आ जाओ, इधर से मुड़ो, फिर वो आपको रास्ते बताता है, इधर से नहीं उधर से नहीं इधर से, और ला रखे दोबारा। उसका काम ही बेचारे का ये है कि वो दोबारा आपको उस हाईवे पे डाल दे। एक इंसान ये मशीन बना सकता है तो क्या मालिक है कायनात नहीं बना सकता? उसने अंदर एक डिटेक्टर रखा, हमारे अंदर का जीपीएस है, हमारा तकवा, हमारा ईमान। जितना ईमान पुख्ता होगा ना, उतना ही ज्यादा अल्लाह ताला की तरफ बंदे की रग़बत ज्यादा होगी, और वो उतना ही ज्यादा गलत काम करते हुए अपने आप को बचा लेगा कि मैं किधर जाने लगी, मैंने क्या कर लिया, मुझे तो ये नहीं करना था। मांगी अपने लिए दुआ, मैं भी मांगती हूँ। इतनी बात को सुनने के बाद तो ऐसे लगता है, और वो क्या है, अल्लाहुम्म आती नफ्सी तकवाहा, ए अल्लाह मेरे नफ्स को तकवा दे दे। और पूरे 1 मिनट तक अपने लिए ये दुआ मांगे। अरबी में नहीं आ रही तो उर्दू में मांग ले, इंग्लिश में मांग ले, किसी जुबान में मांग ले, लेकिन ये मांगिए कि अल्लाहुम्म आती नफ्सी तकवाहा, ए अल्लाह मुझे तकवा दे दे, मुझे दे दे तकवा, मुझे ठोकरें नहीं खानी, मुझे भटकना नहीं है, मैं दुनिया में अपनी मर्जी से इधर से उधर, उधर से इधर नहीं जाना चाहती, कि मैं दुनिया तो अच्छी कर लूं लेकिन मुझे खैर ना मिले तुझसे। मांगी अपने दुआ, क्योंकि इसके बगैर आगे जाना तो ज्यादती होगी। अल्लाहुम्मा आती नफ्सी तकवा, दुनिया की इतनी प्यारी दौलत है ना ये तकवा, और रोने और चिल्लाने से मिलती है, चीखने से मिलती है। जब इंसान को इसकी कदर आती है ना, फिर वो बेचैन होके पुकारता है। जब इंसान को अपने गम, अपने गुनाह याद आते हैं ना, अपने कसूर याद आते हैं, तो फिर वो बेचैन हो जाता है, और फिर इंसान को अपने ऊपर मुनाफ़कत का डर लगता है। हम कितने मुतमईन सोचते हैं अपने आप को, हम ठीक है, देखो अब तो कुरान भी पढ़ने लग गए, और अब तो माशाल्लाह पढ़ाने भी लग गए, अब देखो भला अब भी कुछ होगा हमारे साथ? नहीं, ना सोचिए, वो दुश्मन बहुत जबरदस्त है जो पीछे लगा है। एक रिवायत रखूंगी बड़ी दिलचस्प, आपने इस तरह सुननी है कि उसमें हंजला की जगह अपना नाम लिखना है, और अपने दिल की हालत चेक करनी है, क्या मुझे भी इसका कभी खौफ आया, क्या मुझे भी कभी अपने गुनाहों की फिक्र लगी। हंजला खुद ही रिवायत करते हैं, और आपको पता है कि ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के कातिब थे, कातिबीन वही थे, जब वही उतरती तो आप इनको कहते और ये लिखते। कहते हैं कि मुझसे अबू बकर सिद्दीक रजी अल्लाह अन्हु की मुलाकात हुई, उन्होंने कहा ए हंजला तुम कैसे हो? मैंने कहा हंजला तो मुनाफिक हो गया, नाफका हंजला। उन्होंने कहा सुभान अल्लाह, तुम क्या कह रहे हो? मैंने कहा हाँ, हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर होते हैं, और आप हमें जन्नत और दोजख की याद दिलाते रहते हैं, गोया कि हम इन्हें अपनी आंखों से देखते हैं, लेकिन जब हम आपके पास से निकल जाते हैं तो हम बीवियों, औलादों, जमीनों वगैरह के मामलात में मसरूफ हो जाते हैं, यानी दिल की वो हालत नहीं रहती। अबू बकर सिद्दीक ने कहा अल्लाह की कसम, हमारे साथ भी यही मामला पेश आता है। फिर मैंने और अबू बकर सिद्दीक ने मिल के इरादा किया कि अल्लाह के नबी सल्लम की खिदमत में हाजिर हों, और वहां चले गए। ये कौन सी सोच है, ये कौन सी फिक्र है, क्यों हम लगे हुए इन लोगों को? इसलिए कि उनको पता है वह इन तो तू माफी अनफुसिकुम औ तुख्फूहु युहासिबकुम बिहि अल्लाह। जाके अर्ज किया अल्लाह के नबी हंजला तो मुनाफिक हो गया। आपने फरमाया क्या वजह है? मैंने अर्ज किया अल्लाह के रसूल, हम आपकी खिदमत में होते हैं تو آپ ہمیں جنت اور دوزخ کی یاد دلاتے ہیں، یہاں تک کہ وہ ہمارے لیے آنکھوں دیکھے ہو جاتے ہیں۔ ہم جب آپ کے پاس سے چلے جاتے ہیں تو ہم بیویوں اور اولاد اور زمین کے معاملات میں مشغول ہو جاتے ہیں اور ساری باتوں کو بھول جاتے ہیں۔ پھر آپ نے فرمایا، اس ذات کی قسم جس کے ہاتھ میں میری جان ہے، اگر تم اسی کیفیت پر ہمیشہ رہو جس حالت میں تم میرے پاس ہوتے ہوئے، یعنی جب ذکر میں مشغول ہوتے ہو، تو فرشتے تمہارے بستروں پر تم سے مصافحہ کریں، شیک ہینڈ کریں، اور راستوں میں بھی۔ لیکن اے حنزلہ، ایک ساتھ یعنی ایک گھڑی یاد کی ہوتی ہے اور دوسری غفلت کی۔ آپ نے 3 بار یہی فرمایا، صحیح مسلم کی روایت ہے۔ یعنی اگر وہی کیفیت جو ایسی محفلوں میں ہوتی ہے اگر ہر وقت ہو جائے، اور خوش بخت ہے وہ انسان کے جس کی یہ کیفیت پھر ہر لمحے رہے، تو فرمایا کہ پھر وہ تو ہر وقت فرشتوں کے نگرانی میں، اس کی دوستیاں تو فرشتوں سے ہوں گی۔ اسی لیے تو کہا نا، ان الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكة، جو استقامت پہ آتے ہیں، جو ہر حال میں دین کو قبول کر لیتے ہیں، پھر فرشتے ان کے پاس آ کے ان کو خوشخبریاں دیتے ہیں، اور اس میں ایک کیا ہوتی ہے، نحن اولیاؤکم فی الحیات الدنیا، ہم دنیا کی زندگی میں بھی تمہارے دوست ہیں اور آخرت میں تو ہوں گے۔ اللہ کے نبی نے کہا، دیکھو ایک یاد کی گھڑی ہے اور ایک غفلت کی ہے۔ کیا مطلب ہے اس کا؟ کہ کوئی گھڑی رب کی محفل کی ہوتی ہے، وہ اللہ کی یاد ملتی ہے، اور کوئی گھڑیاں غفلت کی ہوتی ہیں۔ اب ہم اپنا جائزہ لے لیں، ہمیں کون سی گھڑیاں چاہیے، کہاں بیٹھنا چاہتے ہیں، اللہ کی یاد جہاں سے ملتی ہے یا غفلت ملتی ہے؟ اب دیکھیے کہ جب شروع شروع میں اللہ کی کتاب سے تعلق بنتا ہے نا، تو وقت لگانا بڑا بھاری لگتا ہے، بہت بوجھل لگتا ہے، حالانکہ یہی قیمتی وقت ہے۔ تو بات یہی ہے کہ جتنا انسان کو آخرت کی وقت یاد آئے گا، اللہ کی محفلیں شروع میں مشکل لگتی ہیں، غفلت اچھی لگتی ہے، یہ 2 گھنٹے اتنے بوجھل ہو جاتے ہیں، باقی 22 گھنٹے کہاں جاتے ہیں پتہ ہی نہیں چلتا۔ غفلت کا وقت آسانیوں سے گزر جاتا ہے، حالانکہ یہ دولت ہے، یہ وہ چیز ہے جو پھر نہیں ملتی، ہر وقت نہیں ملتی، ہر جگہ سے نہیں ملتی۔ اگر انسان اس کے لیے اپنے آپ کو جما لے نا، کہ مجھے اللہ کی یاد میں رہنا ہے، اور اللہ کا کلام سنتے ہوئے، اس کا پیغام سنتے ہوئے، اس سے زیادہ اور کون سا اچھا موقع ہوگا کہ جس میں بندہ رب کے ساتھ چلے۔ یہ وقت صرف 2 گھنٹے کا نہیں، یہ وقت پوری زندگی پہ پھیلنا ہے۔ یہ یاد ایک محفل کے ختم ہونے سے ختم نہیں ہونی، یہ انسان کے شعور پہ آ جائے، یہی مقصد ہے رب کا، کہ جو کیفیت اللہ کی محفلوں میں ہو وہ ہر لمحے ہونے لگے۔ ایسے ہی لوگ ہیں مبارک کے لائق، ایسے ہی لوگ ہیں کہ اولئک الذین امتحن قلوبهم للتقوی، سورہ حجرات کی ابتدائی آیتوں میں آتا ہے، اللہ نے ان کے دلوں کو تقوی کے لیے چن لیا، قبول کر لیا۔ اپنے آپ سے یہ سوال ضرور کیجئے گا، آخر مجھے غفلت سے محبت کیوں ہے، اللہ کی یاد سے وہ محبت کیوں نہیں، ایسا کیوں ہے ابھی انجام کو آنکھوں سامنے دیکھتے نہیں ہیں، ابھی پتہ نہیں چلا یہ کتنی قیمتی چیز ہے، ابھی تو یہ لگتا ہے ہم احسان کر رہے ہیں، رب پر احسان کر رہے ہیں اس کی بات کو پڑھ کے اور پڑھا کے۔ ہم ساری زندگی غافل رہ لیں یا ساری زندگی رب کے لیے لگا دیں، اس کو ضرورت نہیں، وہ کروڑوں کو پیدا کر لے گا، اس کی کئی مخلوقات ہیں، ہم کریں گے تو ہمارا فائدہ ہے، یہ ہماری ضرورت ہے، جس طرح کھانے کی ضرورت ہے نا، پینے کی ضرورت ہے، اس طرح یہ بھی ضرورت ہے۔ یہ قیمتی وقت ہوتا ہے، اس وقت پر رحمتیں نازل ہوتی ہیں، دل پگھلتا ہے، رب کا تعلق ملتا ہے، تو اللہ تعالیٰ سے دعا کریں کہ اللہ میری آنکھوں کو زیادہ سے زیادہ توفیق دینا کہ تیری کتاب کو دیکھ لیں، میرے کانوں کو توفیق دینا کہ تیرے کلام کو سن لیں، میرے ذہن کو اس چیز کی توفیق دینا کہ ان باتوں کو سوچ سکے تاکہ غفلت سے بچ جاؤں، کیونکہ جب ہم غور و فکر نہیں کرتے نا تو ذہن شعوری حالت سے بے شعوری کی طرف چل پڑتا ہے، اور اسی کو غفلت کہتے ہیں۔ جیسے نیند سے پہلے کی کیفیت ہوتی ہے نا، انسان کو ارد گرد کے لوگوں کی آوازیں سنائی دینا ختم ہو جاتی ہیں، وہ اس وقت اپنے ارد گرد ماحول کے بارے میں بے خبر ہو جاتا ہے۔ تو یہ بے خبری اور باخبری میں بنیادی فرق ہے۔ باخبر ہونے کے لیے وقت کو اپنے لیے سب سے قیمتی چیز سمجھے جو اللہ کے راستے میں لگ جائے۔ لیکن بعض دفعہ انسان کے پاس نعمت ہوتی ہے نا تو ناقدری کرتا ہے۔ لیکن ایک بات لکھ لیں اپنے پاس، اللہ ناشکر انسان کے موقع ختم کر دیتا ہے۔ جب ہم نعمتوں کی قدر نہیں کرتے تو وہ موقع ہم سے نکل جاتے ہیں۔ واللہ علی کل شیء قدیر، اور اللہ تعالیٰ ہر چیز پہ قدیر ہے، قادر ہے۔ وہ معاف بھی کرنے پہ قادر ہے، وہ عذاب دینے پہ بھی قادر ہے، لیکن ظلم نہیں کرے گا، انصاف کرے گا۔ ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے صحیح مسلم میں، کچھ لوگ نبی صلی اللہ علیہ وسلم کے پاس گئے، عرض کیے اللہ کے رسول، کبھی کبھی تو ہمارے دل میں ایسے وسوسے اٹھتے ہیں کہ زبان سے ان کا بیان کرنا ہم پر گراں گزرتا ہے، یعنی بوجھل لگتا ہے، مشکل لگتا ہے، اس ہارڈ ٹو سے۔ آپ نے فرمایا، کیا واقعی تم اسی طرح پاتے ہو، یعنی گناہ سمجھتے ہو؟ انہوں نے کہا جی۔ تو آپ نے فرمایا، ذاک صریح الایمان، یہ صریح ایمان ہے، یعنی سچا ایمان ہے۔ اسی طرح ایک اور روایت بڑی پیاری ہے، میرا دل چاہ رہا ہے کہ آپ اس کو امیجن کرتے ہوئے سنیں اور جس شخص کی بات ہے اس کی جگہ خود کو رکھیں۔ روایت ہے صحیح مسلم میں، راوی ہیں صفوان بن محرس، کہتے ہیں کہ ایک شخص نے عبداللہ بن عمر سے پوچھا کہ آپ نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے سرگوشی کے متعلق کیا سنا ہے، وسپر کرنے کے بارے میں کچھ سنا؟ انہوں نے کہا، میں نے آپ صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا، قیامت کے دن ایک مومن اپنے رب کے قریب کیا جائے گا، یہاں تک کہ اللہ تعالیٰ اس پر اپنی رحمت کا پردہ ڈال دے گا، پھر اس سے اس کے گناہوں کا اقرار کروایا جائے گا، پھر اللہ تعالیٰ فرمائے گا، کیا تو گناہوں کو جانتا ہے، یعنی اس کے گناہ اس کو دکھا دکھا کے پوچھا جائے گا، کیا تو ان گناہوں کو جانتا ہے، کیا یہ گناہ تو نے کیے ہوئے؟ وہ عرض کرے گا، رب میں جانتا ہوں، یعنی اقرار کرے گا، کنفیس کرے گا اپنے گناہوں کو۔ اللہ تعالیٰ فرمائے گا، دنیا میں بھی میں نے تیرے ان گناہوں کی پردہ پوشی کی، اور اب آج کے دن بھی میں ان تمام گناہوں کو معاف فرما دیتا ہوں، پھر اس سے اس کی نیکیوں کا اعمال نامہ دیا جائے گا، اور کفار اور منافقین کو علل اعلان، یعنی اوپنلی لوگوں کے سامنے بلایا جائے گا اور پکارا جائے گا، یہ لوگ ہیں جنہوں نے اپنے رب پر جھوٹ باندھا تھا، ہؤلاء الذین کذبوا علی اللہ۔ دعا کریں اللہ ہمارے بھی پردے رکھ لے، ہماری خطاؤں کو بھی معاف کر دے، حشر کے دن نشر نہ کرے۔ کیا پتہ چلتا ہے اس حدیث سے کہ اللہ تعالیٰ قیامت کے دن ایمان کی وجہ سے مومن کی کیسے قدردانی کریں گے، کیونکہ اصل چیز جو قابل قدر ہے وہ انسان کا یقین ہے، رب کے ساتھ یادوں بھرا تعلق، ایسا تعلق جو کبھی چھوٹتا نہیں، کبھی ٹوٹتا نہیں، اسی تعلق کی وجہ سے کل اللہ تعالیٰ رسوائیوں سے بچائیں گے، اسی تعلق کی وجہ سے اللہ آج دنیا کی رسوائیوں سے بچاتے ہیں۔ اللہ سے اس تعلق کو جوڑنے کی کوشش کرنی ہے انشاءاللہ تعالی۔ कैसे कैसे पलड़े हैं उस दिन, क्या क्या होगा। एक और रिवायत रखती हूँ आपके सामने, और ये सारी रिवायतें आपके जहन में मैदान-ए-महशर की एक सही तस्वीर कशी करेंगी, क्योंकि बाज़ औक़ात हम इनके बारे में जानते ही नहीं कि वहां कैसे कैसे मामले आने वाले। दुनिया की कोर्ट्स कचहरीज को तो देखा होगा, लेकिन आखरत की कोर्ट को नहीं देखा। अब्दुल्ला बिन अमर बिन अलास कहते हैं कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सुना, आपने फरमाया, बिलाशुबा अल्लाह ताला मेरी उम्मत के एक आदमी को कयामत के दिन तमाम मखलूकात के सामने अलग कर देगा, फिर इसके आमाल नामे के 99 सहीफे फैलाए जाएंगे, यानी 99 स्क्रॉल्स होंगे जिसमें उसकी जिंदगी भर की नेकियां और गुनाह लिखे होंगे। हर सफा कितना लंबा होगा जहां तक निगाह जाए? बहुत लंबा। फिर अल्लाह ताला फरमाएगा, अच्छा इससे पहले मैं जरा चाहूंगी कि हम भी अपने अपने सोच लें, तसव्वुर में लाएं, मैदाने महशर है, खड़े हैं। अल्लाह ताला फरिश्तों से कहते हैं, लाओ इसका नाम है अमाल, अपना अपना नाम लेके लिखे। मेरे बारे में अल्लाह हुक्म देते हैं, लाओ इसका नाम है अमाल, और फरिश्ते लेके आ रहे हैं और सबसे अलग करके खड़ा कर दिया। ये ऐसी है जैसे पूरी क्लास में से किसी को उठा के कहा जाए, इधर आइए सामने सबके खड़े होके बात करें। इतने में हाथ ठंडे होने लगते हैं लोगों के, और हर सफ इतने लंबे लंबे स्क्रॉल्स हैं कि एक इतना लंबा जब खोलेंगे तो जितनी दूर निगाह जाएगी वहां तक लंबा होगा। फिर अल्लाह ताला फरमाएगा, क्या तो इससे किसी चीज का इनकार करता है? क्या मेरे मुकरर किए हुए किरामन कातबीन यानी फरिश्तों ने तुझ पर कोई जुल्म किया है? यानी ये जितनी तेरी जिंदगी भर की चीजें देख लो, कोई इसमें एरर तो नहीं, कोई ज्यादती तो नहीं करती, गलत तो नहीं लिख दिया? वो कहेगा, ए मेरे परवरदिगार, नहीं, ये सब सच है। अल्लाह ताला फरमाएगा, हाँ क्या तेरे पास कोई उजर है, यानी जो इसमें तूने गुनाह किए हैं, क्या इसका कोई उजर, कोई रीजन देना चाहेगा? आज दुनिया में तो इंसान कितनी रीजनिंग करता है, वहां क्या कहेगा? ए मेरे रब, नहीं कोई उजर नहीं। अल्लाह ताला फरमाएगा, हाँ हमारे पास तेरी एक नेकी है, और आज के दिन तुझ पर जुल्म न किया जाएगा, आज के दिन तुझ पर जुल्म न किया जाएगा। फिर एक वर्का निकाला जाएगा जिस पर लिखा होगा, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मदन अब्दुहु व रसूलुहु, मैं गवाही देता हूँ अल्लाह के सिवा कोई माबूद नहीं, और मैं गवाही देता हूँ कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इसके बंदे और रसूल हैं। अल्लाह ताला फरमाएगा, अपने तराजू के पास हाजिर हो, यानी जो बैलेंस रखे हुए वहां खड़े हो। वो कहेगा, ए मेरे रब, इस वरक की इतने बड़े सहीफों के सामने क्या हैसियत, यानी इसका क्या वजन होगा इतने गुनाहों के पलड़ों के मुकाबले में? अल्लाह ताला फरमाएगा, तुझ पर जुल्म न किया जाएगा। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इसके सहीफों को तराजू के एक पलड़े में और उस वरक को तराजू के दूसरे पलड़े में रखा जाएगा, तो सहीफों वाला पलड़ा उठ जाएगा और वरक वाला पलड़ा बोझल हो जाएगा, क्योंकि वला यस्कुलु मा इस्मिल्लाहि शैयुन, अल्लाह के नाम से कोई चीज भारी न होगी। ये तिर्मिजी की रिवायत 2639 नंबर की है। इससे पता चलता है कि अल्लाह के साथ और नबी के साथ जो ताल्लुक और जो सिद्क के दिल से कहा हुआ ये कलेमा कितना भारी है। अल्लाह के यहाँ सच का वजन है, झूठ का कोई वजन नहीं। सच्चे दिल से रब को पुकारा तो वो एक लम्हे का पुकारना बहुत फायदा होगा, लेकिन ये गवाही दिल की हो, सिर्फ जुबान की नहीं। मौलाना इकबाल ने कहा था ना कि लुगते गरीब जब तक तेरा दिल न दे गवाही, यानी ये तो अजनबी जुबान के अल्फाज है ना, ना अरबी आती है ना कुछ, बस जुबान से बोलते हैं, जब तक तेरे दिल की गवाही ना हो जब तक दिल के अंदर उतरी हुई सच्चाई न हो, वो गवाही फायदा न देगी। कीमत है दिल के सच्चे जज्बात की, जुबान से कही भी नेकियों की नहीं। तो बात यही है कि रब हिसाब लेगा और किस तरह लेगा। एक लंबी तवील लिस्ट है मेरे पास कि हिसाब होगा कैसे कैसे। इब्ने अब्बास रजी अल्लाह ताला अन्हु की रिवायत है, ये सही बुखारी की रिवायत नंबर 6491 नंबर। कहते हैं कि अल्लाह के नबी सल्लम ने एक हदीसे कुदसी में फरमाया। हदीसे कुदसी क्या होती है? अल्लाह ताला के अल्फाज होते हैं, और इसको आपको पता है कैसे बोलते हैं? फीमा यरवी अर रब्बी अज्जा वजल, यानी मेरे रब से रिवायत है। अमूमन तो रिवायत इंसानों से होती है ना, कुदसी रिवायत जो होती है वो अल्लाह ताला की तरफ जाती है। अल्लाह ने फरमाया, अल्लाह ताला ने नेकियां और बुराइयां मुकद्दर कर दी हैं और फिर इन्हें साफ साफ बयान कर दिया है। बस जिसने किसी नेकी का इरादा किया लेकिन इस पर अमल ना कर सका, तो अल्लाह ताला ने इसके लिए एक मुकम्मल नेकी का बदला लिखा है। और अगर इसने इरादे के बाद इस पर अमल भी कर लिया, तो अल्लाह ताला ने इसके लिए अपने पास 10 गुना से 700 गुना, यानी 10 टाइम्स से 700 टाइम्स तक नेकियां लिखी हैं, और इससे भी बढ़ाकर। और जिसने किसी बुराई का इरादा किया और इस पर अमल न किया, तो अल्लाह ताला ने इसके लिए अपने पास 1 नेकी लिखी है। और अगर इसने इरादे के बाद इस पर अमल भी कर लिया, तो अपने यहाँ इसके लिए एक बुराई लिखी है। अल्लाह अकबर। तो क्या पता चला कि इंसान के इरादे पर इसको अजर मिलने वाला है? अच्छे इरादों पे अजर है, बुरा इरादा किया और अल्लाह के खौफ से छोड़ दिया, इस पर भी अजर है। ये है उसकी रहमत। वइन तुबतु माफी अनफुसिकुम व तुख्फूहु युहासिबकुम बिहिल्ला फयग़फिरु लिमन यशा व युअज़्ज़िबु मन यशा। असल जरूरत है दिल को ठीक करने की। अंदर ठीक हो गया, अंदर तकवा आ गया, अमल भी ठीक हो जाएंगे। ये गोश्त का टुकड़ा है, जब ये ठीक हो जाता है तो सारा कुछ ठीक हो जाता है। अल्लाह ताला हमारे लिए अमल आसान कर दे, क्योंकि जितनी अमल की जरूरत है उतनी शायद किसी और चीज की नहीं।